नमस्ते साथी, साथीसँग मनका कुराको 488 औं भागमा हामी आइपुग्यौ है। म हुँ तपाईँकै प्यारी प्यारी साथी कला, अनि म पनि तपाईँको उत्तिकै प्यारो साथी सुयोग। होइन, यो के परिवर्तन आयो? कस्तो अचम्म, कस्तो अचम्म भन्यायो। लो, के भनेको सुयोग तिमीले? त्यस्तो के परिवर्तन, के अचम्म भयो भनेको भन न साथी। केही समय अघिसम्म महिनावारीको कारणले गर्दा एकदमै पेट दुखेको छ। आइया आइया गरेको मान्छे कार्यक्रम सुरु भइसकेपछि त एकदमै जोस जागरका साथ चम्की चम्की साथले स्वागत गर्छ त बा। एकैचोटि यस्तो परिवर्तन? होइन, अघिको सबै कुरा नाटक त होइन। त्यही त, अघिको त नाटकै हो नि। नाटक गर्न क्या जान्नेछु म? अब सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार त मैले नै पाउँदैछु। कहिले महिनावारी हुने भए पो बुझ्थ्यो भने हामी महिलाहरूको समस्या, तिमी केटाहरूलाई पनि यस्तो हुने भए पो थाहा हुन्थ्यो भने। त्यसरी डायलग चाहिँ नपेल है कला। किन नबुझ्नु, राम्ररी बुझ्छु नि। अब मैले त त्यसै जोक पो गरेर त, तर तिमीले अचम्मको कुरा गर्यौ त कला। साँच्ची हो, महिनावारी हामी केटाहरूलाई पनि हुने भए त के हुन्थ्यो होला है? म त यो कुरा सुनेर क्या तिरिमिरी झाइ नै भयो नि यार। तिमीले के गर्छौ भनेर चाहिँ पछि भन्नु के मलाई, तर अहिले चाहिँ स्वर्णिमाले केही केटा साथीहरूसँग यही बारेमा कुराकानी गरेर ल्याएको छ भन्थे। उहाँहरूले के भन्नुभयो त त्यही नै सुनौ न उनीहरू साथी। बाइचान्स अब केटा मान्छेलाई पनि महिनावारी भइदिएको भए म पूजा पनि नगर्ने र घरभित्र पनि नबस्ने, त्यसलाई चाहिँ म मान्ने थिएन। मलाई महिनावारी भयो भने त अब पेट दुख्थ्यो मलाई, अनि त्यहाँबाट म चाहिँ अब प्याड आफ्नो जतिखेर पनि पूर्वतयार राख्थेँ, सरसफाइमा ध्यान दिन्थेँ। मलाई महिनावारी भएको बेला मैले के सेरिङ गर्थेँ भने, जो महिला अहिले महिलाहरूमा भएछ नि जति अप्ठ्यारो भइरहेछ, पुरुषले के गर्थ्यौँ भने हामीले अनुभव गर्थ्यौँ महिलाहरूलाई यस्तो समस्या हुँदो रहेछ, सेयरिङ गर्नुपर्ने चाहिँ एक आपसमा हामीले, त्यसपछि हामी सेयरिङ गर्थ्यौँ होला मिलेर। म चाहिँ त्यस्तो आत्मकलानी गर्दैनथेँ है, किनभने एउटा नेचुरल निड हो यो, पुरुषले पनि महिलालाई लगेर दिएको जिम्मा होइन कि, त्यो दुःख होइन। म त्यो आत्मकलानी गर्ने थिएन, म यदि महिला भएँ मलाई यस्तो दुःख भयो भनेर म आत्मकलानी गर्ने थिएन। त्यो एउटा प्राकृतिक नियमको कुरा भयो होइन, अब त्यसलाई सामान्य रूपमा लिन नै सक्छ, र अब केही समस्याहरू आयो भने अब त्यसलाई समाधान कसरी गर्ने, अथवा अरू नबुझेको मान्छेलाई अब सिकाउनु थियो, त्योभन्दा त अब के गर्न सकिन्छ र रोक्ने कुरा पनि भएन होइन। सुन्यौ होइन त सुयोग, साथीहरूसँग गरेको यो रमाइलो कुराकानी कि के अहिलेसम्म पनि तिमी तिरिमिरी झै भइरहेका छौ? होइन यार, कति जिस्किन जानेको हो कलाले, जिस्क्या छ जिस्क्या छ भने। अब हेर है कला, यो जिस्किने काम चाहिँ बन्द गर, बरु मेरो प्रशंसा गर्न सुरु गर त। ल ल ल, सुरु गर मेरो प्रशंसा। के रे के रे, प्रशंसा गर्ने रे? त्यही पनि तिम्रो होइन कि भन, तिमीले के गरेको छौ र म प्रशंसा गरौँ ल भन त। मेरो मात्र होइन कि, हामी सबै केटाहरूको प्रशंसा गर भने के कला नानी, सुनेनौ अघि साथीहरूले क्या मजासँगले केटा मान्छेहरूलाई पनि महिनावारी भयो भने के गर्छु भन्ने प्रश्नमा, महिनावारी भएको बेला स्वास्थ्य खानपानमा ध्यान दिन्छु, रूढिवादी परम्परालाई बहिष्कार गर्छु र खुलेर महिनावारी सम्बन्धी घर परिवार साथीभाइसँग कुरा गर्छु भन्ने कुरा सुनेनौ तिमीले? अब यस्तो जागरुक सचेत विवेकी केटाहरूको प्रशंसा गर्नु पर्दैन र भने तपाईँ आफै भन्नुहोस् त साथी, हो कि? त्यस्तो राम्रो कुरामा त अवश्य पनि प्रशंसा गर्छु नि सुयोग, तर छ नि साथीहरूले यस्तो राम्रो राम्रो कुराहरू भने पनि कति किशोर किशोरी साथीहरूलाई त अहिलेसम्म पनि महिनावारी भनेको के हो र यो कसरी हुन्छ भनेर थाहै छैन क्या। त्यसो हो भने चाहिँ मसँग यसै सम्बन्धी साथीको एउटा चिठी छ, बरु यो चिठी नै पढौँ न र महिनावारी सम्बन्धी जानकारी पनि दिउँ न हुन्न कला। यो आइडिया चाहिँ कलालाई मन पर्यो है, त्यसैले पढ न त तिमीले भनेको चिठी। ल ल ल, यो चिठी भोजपुरका साथीले पठाउनु भएको छ, र उहाँले के सोध्नु भएको छ भने नि, म एक 19 वर्षको अविवाहित युवती हुँ, विगत 2 वर्षदेखि मलाई महिनावारी भएको समयमा एकदमै तल्लो पेट दुख्ने समस्या छ, पेट दुख्ने क्रम 10-12 दिनसम्म चलिरहन्छ। डक्टरलाई यो समस्या देखाउँदा विवाहपछि अर्थात् बच्चा जन्मेपछि आफै ठिक हुन्छ भनेर भन्नुहुन्छ। डक्टरलाई यो समस्या देखाउँदा विवाहपछि अर्थात् बच्चा जन्मेपछि आफै ठिक हुन्छ भनेर भन्नुहुन्छ, यस्तो पनि हुन्छ र हुन्छ भने कसरी हुन्छ भनेर लेख्नु भएको छ कि। सुयोग, भोजपुरको साथीको जिज्ञासामा चाहिँ यसै हो भनेर हामीले भन्नुभन्दा पनि बरु डक्टरसँग नै सोधौ न, र यो सँगसँगै महिनावारीसँग सम्बन्धित अरू कुराहरू पनि सोधौ न के रहेछ भनेर। हुँदैन हो कला, म पनि तिम्रो कुरामा टाक्राकै सहमत छु कि, बरु यो कुराको बारेमा चाहिँ हामी स्त्री रोग विशेषज्ञ डाक्टर नफिसा मल्लसँगै सोधौँ न हुन्न र। हुन्छ हुन्छ, बरु भोजपुरको साथी तपाईँ पनि ध्यान दिएर डाक्टर नफिसा मल्लसँगको कुराकानी सुन्नुहोस् है त। म डाक्टर नफिसा मल्ल, म चाहिँ प्रत्येक नेपाल अन्तर्गतको सामुदायिक भोजन स्वास्थ्य तथा परामर्श सेवा केन्द्र केटीपुरमा कार्यरत छु। यो महिनावारी हुँदाखेरि तल्लो पेटहरू दुख्ने होइन ब्रेस्टहरू दुख्ने त्यस्तो चाहिँ हुनसक्छ अथवा कसैलाई चाहिँ नि छिटो पिसाब लाग्ने त्यस्तो पनि हुनसक्छ। यो तल्लो पेट दुख्ने चाहिँ खासै गरी चाहिँ नि जुन यो महिनावारीको टाइममा पाठीघरमा त्यो रगतहरू जमिरहेको हुन्छ जुन महिनावारी हुँदा बाहिर निस्किने रगतहरू हो त्यो निकाल्न चाहिँ पाठीघरले अलिक बढी कुम्चिने गर्छ होइन कुम्चिँदाखेरि चाहिँ पेटहरू दुख्न सक्छ। बच्चा नपाइसकेको महिलाहरूमा होइन अथवा सानो केटीहरूमा चाहिँ नि के हुन्छ भने पाठीको मुख अलिक बन्द जस्तो नै रहेको हुन्छ होइन बच्चा पाइसक्दा चाहिँ अलिक खुल्ला हुन्छ बच्चा नपाउँदा अलिक बन्द जस्तो रहेको अवस्था हुन्छ त्यसले गर्दाखेरि त्यो पाठीघरको रगत बाहिर फ्याँक्नुलाई चाहिँ पाठीघरले अलिक बढी मेहनत गर्नुपर्ने अलिक बढी कुम्चिनुपर्ने हुन्छ त्यसले गर्दाखेरि त्यो उमेरमा चाहिँ अलिक बढी पेट दुख्ने चाहिँ हुनसक्छ। र पछि बच्चा जन्मिसकेपछि अथवा पाठीघर कसै कसैले चाहिँ पाठीघरको मुख अलिकति खुलाएपछि चाहिँ नि डाक्टर नफिसा मल्लको कुराबाट तपाईँले धेरै कुरा थाहा पाउनु भयो होला नि होइन भोजपुरको साथी ल साथीले थाहा मात्र होइन के कला यो महिनावारीको बारेमा सबै कुरा बुझेर आफूसँग जानकारी पनि राख्नुहुन्छ भन्ने त विश्वासै लागिसक्यो मलाई किनभने यो भनेको हामी सबैले जानिराख्नु पर्ने निकै जरुरी कुरा हो नि होइन त साथी त्यो त हो नि सुयोग फेरि यस्ता कुरामा मलाई केही थाहा छैन जानकारी दिने मान्छे पनि कोही छैन भनेर चुप लाग्नु भन्दा पनि नि साथी सकभर आफूले पाउन सक्ने माध्यमबाट यस्ता कुराहरू जान्न खोज्ने नत्र फेरि यहाँ कपिललाई परेको जस्तै परिस्थिति पनि तपाईँको जीवनमा नआउला भनेर भन्न कहाँ सकिन्छ र कपिल रे ए तिमीले आजको कथाको कपिलको कुरो गर्न आँटेको होला हो नि सुयोग मैले आजको कथाको कपिलकै कुरा गर्न आँटा हो बरु अब चाहिँ आजको कथातिर नै लागौ न हुन र हुन्छ हुन्छ कलाले भनेपछि सुनौ न त सुनौ साथी अब सुनौ कपिलको कथा है त हे तेरिका तरकारी त डढ्ने आँटिसक्यो त्यो नुनको भाँडो चाहिँ कुन हो फेरि सुशीला ए सुशीला होइन त्यो नुनको बटो कहाँ छ अहिले कत्रो स्वरले चिच्याउन सके होला भने यसो छोरासँग कुरा गरेर बसौँ भने एकैछिन ल बाबु कपिल आज स्कुलमा चाहिने किताब कपीहरू सबै मिलाएर ब्यागमा राख है हुन्छ मम्मी ऊ त्यही निलो बट्टामा त छ नि नुन ए ल ल ल हेत्तेरिका 8:30 बजिसक्यो अफिस जान पनि ढिला भइसक्यो हे भगवान अब के गर्ने होला के गर्नु नि अब एकैछिन पानी थपेर आगो सानो पारेर तरकारी छोपिदिनु न एक महिनामा जब 3-4 पकाउनु पनि के के नै गरे जस्तो महिनामा अरू दिन त बेलैमा पकाएर मैले नै खुवाएको छु नि खुवाएकै छौ नि कसले छैन भनेको छ र ल ल म झट्टै गएर भित्र गएर लुगा लगाएर आइहाल्छु है अफिस जान हतार भइसक्यो ल ल अनि कपिल तँ पनि स्कुल जानलाई सबै किताबहरू झोलामा राखेर ठिक परिस् त परिसक्यो मम्मी अब त म पनि ठुलो भइसकेँ नि त्यति जाऊ कुरा पनि हजुरले मलाई सम्झाइराख्नु पर्छ त त्यही त अब त मेरो छोरा पनि यत्रो 5-5 क्लासमा पढ्ने ठुलो भइसक्यो नि होइन त सुशीला ए सुशीला त्यो तरकारीको आगो निभाइदेऊ है ल ल छिटै आइहाल्नुहोस् है छोरा जा त बाबु त्यो आगो निभाएर आइज ए मम्मी हजुरले निभाउनु न म यो किताबहरू मिलाएर राख्दै गर्छु क्या मलाई स्कुल जान ढिलो हुन्छ यहाँ आफूलाई पेट दुखेर कस्तो भइरहेछ छोरो भएर त्यति पनि गर्न सक्दैनस् भन् त गरे त्यति आगो निभाइदेन जा छोरा ल ल गएँ म अनि मम्मी यो नछुनु भनेको चाहिँ के हो यो नछुनु भएको बेलामा के हुन्छ किन चाहियो तँलाई अब ठुलो भएपछि आफै थाहा पाइहाल्छस् नि होला होला भन्नु न मम्मी छुयो भनेको के हो अहि भर्खर हजुरले आफै छोरा तिमी त ठुलो भयो भन्नुभएको होइन अनि नछुन चाहिँ हजुरलाई मात्र हुन्छ बुवालाई चाहिँ हुँदैन हो मम्मी अब बुबा त छोरा मान्छे भएपछि कसरी हुन्छ त छुइ ल भन् त अनि यो छोरी मान्छेलाई मात्र हुन्छ क्या हो नछुने चाहिँ अनि यो नछुने भने चाहिँ क्या हो कसरी थाहा पाउने यो नछुने बाबु हेत्तेरिका छोरा कति एउटै कुरामा मात्र अड्केर बसिरहेको हँ ल छिटो गरेर स्कुल जाने ठिकठाक पर होइन आमा छोराको अघिदेखि नै खासरा खुस्रु खासरा खुस्रु गफ गफ भएको सुनिरहेको छु के हो यो केही पनि होइन ल ल कपिल धेरै कुरा गर्ने होइन ढिला भइसक्यो ल कपिलको बुवा ढिला भयो भन्नुभएको होइन त ल गएर छिटो खाना पस्किहाल्नुहोस् त ल ल पस्किहाल्छु नि आइज छोरा आज बुबा र छोरा भएर खाना पस्किनु पर्छ बुझिस् सुशीला अब अलि पछि त यो मेरो छोरो पनि खाना पकाएर खुवाउन सक्ने हुन्छ नि होइन त छोरा त्यही त नि म पनि पकाइहाल्छु नि ल ल अब धेरै गन्थन गर्ने होइन ढिला भइसक्यो ल ल ल कपिल छिटो खान थालिहाल आइज ल हुन्छ म छोरालाई पहिल्यै दिइहाल्छु स्कुल ढिला होला फेरि ल कपिल झट्ट गरेर हात धोएर आइज त हस् बुबा ल आज मेरो अफिस र छोराको स्कुल दुइटै ढिला हुने भयो भने ल बाबु छिट्टै खा त स्कुल जान ढिलो हुन्छ भनेको फेरि ल पस्किहाल्छु है तँलाई खाना खाएर स्कुल गइहाल्नु पर्छ गुड मर्निङ गुड मर्निङ ल ल सबैले आफ्नो होमवर्क कपी निकालेर मलाई देऊ त हुन्छ मिस होइन यो रिना र अन्जु त सधैँ एउटै बेन्चमा बस्थे त आज त अन्जुलाई देख्दिनँ त किन नआएको हरिना अन्जु खै अ मिस आज अन्जु स्कुल आएन आएन रे किन आएन के भएर नआएको तिमीलाई थाहा होला नि रिना मिस अन्जु त नछुनी भएकी छ रे त्यसैले स्कुल आएन आज ऊ त एक हप्तासम्म स्कुल आउँदिन होला नि ल किन हाँसेका नि तिमीहरू खुरुक्क मैले होमवर्क चेक नगरुन्जेल किताब झिकेर हिजोको च्याप्टर पढ्न थाल त ओइ कपिल कपिल सुन्न अन्जु त नछुनु भएर पो नआएकी रहेछ त्यही त है राजन होइन यो नछुनु भने चाहिँ के रहेछ त्यस्तो चाहिँ त मलाई आमाले आज यसको बारेमा केही भन्नु भन खोइ मलाई पनि के थाहा र मलाई जस्तै त हो नि जसलाई सोध्यो पनि भन्दैन मैले त सुनेको यो नछुने हुने भनेको पाप लागेको हो रे हो र त्यसो भए यस्तो हुने सबैजनालाई पाप लागेको हुन्छ त मेरो मम्मीलाई पनि पाप लागेको हो त त्यसो भए अनि तँलाई चाहिँ कहिले भने यस्तो कुरा खोइ मैले त मेरो हजुरबाले भनेको सुनेको त हो नि ला त्यसो भए त अब त अन्जुलाई पनि पाप लाग्यो है मम्मीलाई पनि पाप लाग्यो त्यस्तै भएको हो त खोइ त्यही भएर त होला नि हामीलाई नि यसको बारेमा कसैले भन्दैनन् ए थर्ड बेन्च राजन र कपिल के को खुसुर खुसुर हो खुरुक्क पढ्न थालिहाल त होइन राजनले भने जस्तै नचिनो हुनु भनेको साँच्चै पापलाई पनि हो कि क्या हो फेरि केटालाई नहुने केटीलाई मात्र हुने चाहिँ के होला हामीले त थाहा नै पाउनु नहुने जस्तो पो गर्छन् त जसलाई सोधे पनि यसको बारेमा त बोल्नु नहुने जस्तो गर्छन् के चाहिँ हुन्छ यो हुँदा हामीले चाहिँ थाहा नपाई कहाँ हुन्छ र कसलाई सुन्ने कसलाई सुन्ने बरु आज स्कुलबाट घर फर्किने बित्तिकै साँझमा मम्मीलाई नै फेरि सोध्छु म त अब त्यसै गर्छु कपिल ए छोरा जाउँ हिँड खाना बुवाले खाना पकाइसक्नु भयो ए पाकिसक्यो मम्मी अब अझै कहिलेसम्म बुवाले खाना पकाउनुहुन्छ हिजो एक आज दुई भनेपछि नि पर्सि चार दिनका दिनदेखि त म नै पकाएर खुवाइहाल्छु नि होइन यो चार चार दिनसम्म नचुने हुँदा चाहिँ के हुन्छ मम्मी भन्नु न मलाई होइन किन चाहियो तँलाई नजाने गाउँको बाटै नसोध्नु नि आफै थाहा पाउलास् भोलि पर्सि खाना हिँड छिटो अहिले थाहा पाउनु पऱ्यो क्या मम्मी हाम्रो क्लासमा पनि आज अन्जुलाई छुन नभएर स्कुल नआएन अब भोलि बहिनीलाई होला अनि मैले बुझ्न चाहिँ नहुने अरे हेर है कपिल लोग्ने मान्छे भएर यस्तो नचाहिँदो नचाहिँदो कुरामा वास्ता गर्दैन हिँड त खुरक्क खाना आइज ल म गएँ भान्सातिर छिटो आइज हो साँच्चीकै राजनको हजुरबाले सुनाए जस्तै यो छुन नहुने भनेको पक्कै पाप हो क्या त्यसैले त मम्मीले यसको बारेमा केही भन्नु भएन उल्टै हकाएर जानु कपिल ए कपिल अरे छिटो खाना आइज न भनेको आए मम्मी के हो आज तिमीहरू आमा छोराको के कुरामा निकै चर्का चर्की सुनेथे अब नचाहिने नचाहिने कुरा सोधेर बस्छ अनि हकारेको नि होइन के चाहिँ सोध्यो त हाम्रो छोराले त्यस्तो हँ छोरा मैले त्यस्तो नचाहिने कुरा के सोधेर सोधे पनि मम्मीले भने पो होइन हौ के कुरा हो त्यस्तो मलाई सोध्नु त यो नसुने भनेको के हो के भएर यो नसुने हुन्छ भनेर मम्मीलाई सोधेको त हो नि अनि मम्मीले अझ हेर न हेर लोग्ने मान्छे भएर यस्ता नचाहँदै नचाहँदा कुरा म अल्झेर बसेको ए कुरा यसो पो यसरी गाली चाहिँ नगर न सुशीला अँ भन् त छोरा तैँले के भन्न खोजेको अनि मेरो साथीले सुनाएको यो नछुनु हुनु भनेको त पाप लाग्नु हो रे त्यसो भए नछुनु हुने सबै मान्छे पापी हो त मम्मी अनि मेरो क्लासको साथी अन्जु पनि पापी भएर यस्तो भएको हो त बुवा छ्या कस्तो नचाहिने कुरा सुनाएछन् तँलाई हँ त्यस्तो पापसापको कुरा पनि हुन्छ त छोरा त्यो त्यस्तो केही पनि हुँदैन बुझिस् छोरा अनि के हो त बुबा ल ल हेर न अब ऊ सुरु बाउ छोराको रामायण यत्रो सानो बच्चोलाई के नचाहिँदो नचाहिँदो कुरा सुनाइरहनु भएको भने पछि आफै बुझिहाल्छ नि पछि सचिको कुरा छोडिदेऊ सुशीला यो हाम्रो छोरोको यस्तो सबै कुरा बुझ्ने बेला अब भइसक्यो क्या अब उसले हामीलाई सोद्धाखेरि हामीले नभनेरै हो क्या उसले यो पाप र साप भनेर सिकेर आएको बुझेनौ सही जानकारी त पाउनु पर्यो नि हेर छोरा यो नचुने हुनु पर सर्नु वा रजस्वला हुनु भनेको हरेक केटी मान्छेलाई हुन्छ बुझिस् अनि यस्तो हुँदा चाहिँ के हुन्छ कहिलेदेखि हुन्छ बुबा ल सुशीला तिमी पनि केही भन न अझै पनि छोरालाई यस्ता कुरा नभनेर राख्नुभन्दा उसलाई सही जानकारी दिनु पर्यो नि त होइन भन त फेरि घरमा नसिकेको नबुझेको कुरा कहाँ गएर सोधोस् त यो हाम्रो छोराले भन त फेरि अरूबाट नराम्रो कुरा सिकेर पनि त आउन सक्छ नि, त्यही भएर यी पाप र साप बन्दैछ। त्यो त तपाईँले भन्नुभएको कुरा पनि ठिकै हो। हेर कपिल, हरेक मान्छे चाहे केटा होस् या केटी, बच्चाबाट अलि ठुलो हुन थालेपछि उसको शरीरमा विभिन्न परिवर्तनहरू देखा पर्न थाल्छन्, बुझिस्? त्यही त नि, अब तेरै ठुलो बुवाको छोरा सुमितलाई हेर्न, दारी जुङ्गा छ, स्वर धोद्रो भएको छ, ती केटा मान्छेहरूमा आउने किशोर अवस्थामा आउने परिवर्तन हुन् क्या। त्यही त भने, तैँले पनि त याद गरेको होलास् नि छोरा। अनि त्यस्तै केटीहरूमा पनि अरू विभिन्न परिवर्तनहरूसँगै रजस्वला हुनु वा छुई हुनु केटीहरू अलिक ठुलो 12-13 वर्षको हुन थालेपछि वा किशोर अवस्थामा पुगेपछि हुन थाल्छन् के। ए हो र, अनि यो नछुने हुँदा के हुन्छ त? के हुन्छ भन्दा नि छोरा, हरेक महिना महिलाहरूको योनिबाट रगत निस्कन्छ। यो उनीहरूको प्रजनन स्वास्थ्य राम्रो हुनु वा अब विकसित भयो भन्ने संकेत पनि हो, बुझिस् छोरा? ए यो क्रम केही दिनसम्म या 4-5 दिनसम्म चलिरहन्छ र नछुने हुनु भनेको तैँले सुनेको जस्तो त्यो पाप साप के पनि होइन, अब बुझिस होइन त? अनि हजुरले नछुने हुँदाखेरि खाना चाहिँ किन नपकाउनु भएको नि? अब हेर छोरा, हुन त तैँले बुवाले पकाएको नमिठो भयो भनेर सोधेको होला, तर अब महिनामा अरू दिन तेरी आमाले पकाएर खुवाएकै छ, त्यही भएर यसरी नचुने हुँदा यसलाई कमसेकम 3-4 दिन भए पनि आराम पनि त हुन्छ भनेर मैले पकाएको क्या। अब त बुझिस् नि होइन छोरा? बुझे मम्मी। र अरू कुराहरू पनि सोध्न मन लागे हामीलाई ढुक्क भएर सोधे हुन्छ है छोरा? हुन्छ बुबा। ल छोराले त बुझ्यो, तर अब मैले भने एउटा कुरा भुसुक्कै बिर्सेछु। होइन फेरि के कुरा बिर्सिनु भयो? ल तरकारीमा त नुन नै हाल्न बिर्सेको रहेछ। अरे लौ मार्यो। ल एकैछिनमा गएर म नुन थपेर फेरि एकैछिनमा पकाइहाल्छु नि। यस्तै हुन् नि तेरो भाउ, देखिस्? त्यही त मम्मी। अनि बुबा अरू चाहिँ केही बिर्सिनु भएको छ कि छैन? ल ल छोराले सुत जिस्काउन थाले देख्नु पाए भनेर धेरै मलाई नौडा है आमा छोरा भएर। ल जा बाबु हात धोएर आइज त, अब खाना खानु पर्छ। म हात धोएर आइहाल्छु ल, गएँ है म, गएँ म। कपिलको जस्तो परिवेशमा त साह्रै गाह्रो हुने अघि न आफूलाई केही थाहा छ न त आसपासमा भएका व्यक्तिले आफूलाई सही जानकारी नै दिन्छन् के। त्यही त, त्यसैले त अघि मैले भनेको नि सुयोग, कि हामीले सकभर आफूले जानकारी पाउन सक्ने माध्यमको खोजी गरेर यस्ता कुराहरूको बारेमा थाहा पाइरहनु पर्छ भनेर। फेरि आजको कथा त कपिलको परिवारको मात्रै होइन के सुयोग, हाम्रो गाउँघरमा अझै पनि महिनावारी सम्बन्धी खुलेर कुरा गर्ने बानी नभएकै कारणले नै होला कि कतिजना साथीहरूलाई महिनावारी सम्बन्धी धेरै समस्या पर्ने गर्छ। तर यहाँ मैले देखेको एउटा कुरा चाहिँ के छ भने नि कला, हाम्रो समाजमा महिला पुरुषमा हुने प्राकृतिक विकासको बारेमा कुरा गर्ने हाम्रो चलन पनि छैन नि। फेरि आजको कथामा नि हेर न, कपिलले आमालाई महिनावारीको बारेमा सोद्धा कस्तो हिचकिचाएर कुरा टार्नु भयो कि, के महिनावारीको बारेमा खुलेर कुरै गर्न नपाउने, यस्तो महत्त्वपूर्ण कुराको बारेमा जानकारी राख्नु के गलत हो त? ल तिमी आफै भन त कला। तिमीले भनेको कुरा एकदमै ठिक हो के सुयोग, तर छ नि राम्ररी सोच त, हाम्रो घर परिवार परम्परागत विचारधारामा अडिएको छ, उहाँहरू परम्पराको नाममा गलत कुरालाई लिएर बस्नुहुन्छ भने यो समाज परिवर्तन गर्ने भनेको हामीले नै हो। परम्परा रीतिरिवाज भनेको हामी समाजका सदस्यले जसरी चलायो त्यसरी नै चल्ने त हो नि। त्यो पनि हो है कला। फेरि नि साथी, हाम्रो आमा बुवाहरू माथि नै समभाव राखेर हेर्दा त हाम्रो आमा बुवाहरू उस्तै परिवेशमा अब यस्तै वातावरणमा हुर्किनु भयो जहाँ यस्ता विषयहरूको बारेमा कुरा गर्नु गलत थियो होइन। तर कलाले भने जस्तै हामी युवाले यसलाई कसरी लिने र समाजमा चलिआएको मान्यतालाई कसरी आफ्नो सहुलियत अनुसार चलाउँदै जाने त्यो त हामीमा नै निर्भर गर्छ नि होइन र साथी? हो नि, र यसको सुरुवात भनेको हामी आफैबाट हुनुपर्छ। हाम्रा दाई दिदीहरू वा अन्य जाने बुझेका व्यक्तिहरूलाई राम्ररी यो बारेमा सोध्न सकिन्छ। सोद्धाखेरि उनीहरूलाई केही कुराबारे बोल्न अप्ठ्यारो लाग्छ भने किन आफूले यो बारेमा जान्न खोजेको, कुरा थाहा पाएर कसरी आफूलाई र अरूलाई फाइदा हुन सक्छ जस्ता कुराहरू प्रभावकारी रूपमा राखेर कुरा गर्न सकिन्छ। यसरी आफ्ना मनका कुरा राम्ररी व्यक्त गरेपछि त सहज रूपमा जानकारी प्राप्त गर्न सकिन्छ नि। हो नि, र फेरि साथी यसरी कुराकानी गर्दा आफ्नो कुरा मात्र राख्ने चाहिँ कहिले गर्नुहुन्न है, उहाँहरूको कुरा पनि राम्ररी सुन्नुपर्छ, उहाँहरूप्रति समभाव राख्नुपर्छ, अनि पो कुराकानीलाई अगाडि बढाउन सहयोग पुग्छ त, र जानकारी पाउन र बाँड्न पनि सजिलै सकिन्छ। त्यो चाहिँ हो है, तर सुयोग अब जानकारी पाउने भनेर कतिपय हामीले सुनेको थाहा पाएको कुरा सही नै हुन्छ भन्ने पनि त हुँदैन नि, त्यसैले जे आफूले सुनेको छु त्यही नै सही हो भनेर ढुक्क नहुने, एकजनाको कुरामा मात्र यही नै हो भनेर अडेर नबस्ने, अनि आधिकारिकता पाएका ठाउँबाट आएको कुराहरू सुनेर आफैले त्यसलाई कसरी लिने हो त्यो कुरा विचार गर्नुपर्छ होला के। र साथी, अर्को काम त हामी के पनि गर्न सक्छौँ भने नि, तपाईँको स्कुल कलेज वा क्लबहरूमा सबैजना भेला भई केटा र केटीहरूमा हुने समस्या जिज्ञासाबारे नहिचकिचाइकन कुरा गर्ने, एक आपसमा जानकारीहरू साटासाट गर्ने र खुलेर यो विषयमा बोल्न थाल्यौँ भने त समाजमा महिनावारी वा यौन सम्बन्धी अनेकौँ सङ्कुचित विचारहरू पनि परिवर्तन गर्न मद्दत गर्छ नि, होइन र? पक्कै पनि। र साथी, हामीले पहिलेदेखि भन्दै पनि आएका छौँ नि, परिवर्तन भनेको एकै रातमा सम्भव हुँदैन, त्यसको लागि त समय लाग्छ नि। त्यही त नि खला, र कसैले एक दुईचोटि सम्झाउँदैमा सम्झिहाल्ने हाम्रो घर परिवारको मानसिकता नहुन पनि त सक्दो रहेछ नि, होइन र भने? त्यही त, र फेरि वास्तविक जीवनमा हुने पनि यही कुरा त हो नि, होइन र साथी? परम्परादेखिको आफ्नै चलनमा चलिआएको हाम्रो समाजमा एकैचोटि पुरानो संस्कार गलत हो भन्दैमा त कहाँ हट्छ र, त्यसलाई पनि त समय लाग्छ नि। तर त्यो परिवर्तनको समय चाहिँ ल्याउनु पर्यो नि, होइन र साथी? र त्यो काम कसको हो भन्दा त हामी नै युवाहरूको त हो नि। पक्कै पनि। र कला, तिमीलाई थाहा छ यो महिनावारीको कुरा गर्दा मेरो टक्क दिमागमा एउटा क्या दामी विचार आयो के। अब दामी मान्छेको दिमागमा दामी कुरा त आउने नै भयो नि। ल ल, के कुरा हो साथी, र मलाई नै सेयर गरेर सुनाइहाल त सुयो। अब कुरा के भयो नि कला, यो महिनावारी वा भनौ केटीहरू नछुने हुँदा यो पाप धर्मको कुरा खुब आउँछ के, तर मलाई जान्न चाहिँ के मन भयो नि कला, यो धर्म ग्रन्थमा महिनावारीको बारेमा के लेखा छ, के साँच्चै नै हाम्रो ग्रन्थहरूमा पनि महिनावारीलाई नराम्रो दृष्टिकोणले हेरिन्छ त भन्ने कुरा चाहिँ एकदम जान्न मन लागेको छ कि मलाई। त्यही त, धार्मिक ग्रन्थमा महिनावारी सम्बन्धी के कुराहरू लेखेको छ भनेर त हामीले कहिले ग्रन्थ पल्टाएर हेरेका नै छैनौ। बरु सुयोग, कसैलाई सोधौ न त हामी, के हाम्रो धार्मिक ग्रन्थले पनि महिनावारी हुने कुरालाई कसरी बुझाएको छ भनेर, यो बार्नु पर्ने अनि छुटिएर बस्नु पर्ने कुरा किन भनिएको छ भनेर। हुन्छ हुन्छ, बरु यो बारे वाल्मीकि क्याम्पसमा समाजशास्त्र पढाइराख्नु भएको मोहननाथ खनालजीलाई नै सोधौ न, हुन्न र साथी? म मोहननाथ खनाल, म चाहिँ नेपाल संस्कृत विश्वविद्यालय दर्शन विभागमा उप प्राध्यापक छु, यो हिन्दू दर्शनको चाहिँ त्यहाँ अध्यापन गराउँछु। हजुर, यो विषयमा धर्म ग्रन्थहरूमा लेखिएको छ यसलाई पाप धर्म भन्ने एउटा माध्यम त बनाइयो, तर खास गरेर मानव शरीरको रक्षाका लागि अर्थात् मानव शरीरको सुस्वास्थ्यका लागि यो विधि विधान तयार गरिएको हो। वास्तवमा कुनै पनि उमेर पुगेकी महिलाबाट महिनावारी रूपमा चाहिँ जुन रक्तस्राव हुन्छ, रजोनिवृत्त हुन्छ, त्यो भनेको चाहिँ शरीरको विकारहरू निष्क्रमण हुने बेला हो। र एउटा कुरा के हो भने, अर्को त्यति बेला चाहिँ काम वासनाको उद्दीप्त समय हो, सबभन्दा बढी काम वासनाको चाहना हुने समय हो। त्यस कारणले गर्दाखेरि त्यो बेलालाई बढी सुरक्षित गराउनु पर्ने हुन्छ, एउटा स्वास्थ्यका दृष्टिले पनि, अर्को सुरक्षित गर्भाधानका दृष्टिले पनि, त्यो समयलाई हर दृष्टिले सुरक्षित गराउनु पर्ने हुन्छ। अब पहिला पहिला के थियो भने, यो सबै वैज्ञानिक कुराहरू बुझाइरहन अप्ठ्यारो हुने भएको हुनाले त्यति बेलाको समाजलाई पाप र धर्मको चाहिँ डर देखाएर धर्म भिरुहरूलाई चाहिँ नियन्त्रण गर्ने रूपले मात्रै यो आयो। र अझ पछि पछि गएर केही पुरुषहरूले जो अलिकता सामान्ती सोचबाट प्रभावित थिए, उनीहरूले महिलाहरूलाई अलिकता हेयरको दृष्टिले पनि अलिकता चाहिँ अवहेलना गरेर पनि यो प्रचलनलाई अझै बढी कठोर, अनावश्यक रूपमा कठोर बनाउँदै ल्याएका हुन्। महिलाहरूलाई खानै नदिइकन, राम्रोसँग बस्ने ठाउँकै व्यवस्था नगरिकन, एकदम अपहेलित गरेर चाहिँ गुफामा राख्ने, गोठमा चाहिँ गाईको गोठ होइन त्योभन्दा पनि बाहेक भैँसीकै गोठमा लगेर थन्क्याउने, अनि त्यसपछि कहाँ चाहिँ गाउँभन्दा पर बेसीतिर चाहिँ लगेर चाहिँ राख्ने, एक्लै राखिदिने, त्यस्तो अवस्था भयो। त्यो चाहिँ के भने, अज्ञानताका कारणले पछि संस्कार विकृत रूपमा जाँदै गयो, त्यसले गर्दाखेरि हो। नत्र भने यो खालि वैज्ञानिक विषय मात्रै हो, यसमा अरू कुनै कारण छैन, पाप धर्मको विषय होइन यो। शास्त्रीय ग्रन्थहरूमा जस्तै शतपथ ब्राह्मण भयो, बृहदारण्यको उपनिषद भयो, होइन, यस्ता ग्रन्थहरूले चाहिँ एउटा सामान्य के लेखेको छ भने, रजो दर्शन भएको दिनदेखि अर्थात् चाहिँ जुन दिन रजस्वला भयो त्यो दिनदेखि तिन दिनसम्म छुट्टै बस्नुपर्छ चाहिँ भनेको छ यिनीहरूले। तर छुट्टै बस्नुपर्छ भन्नेको अर्थ के हो भने, उनीहरूलाई हेय दृष्टिले नभनिकन रजो निवृत्ति जुन भएको छ त्यो रक्तस्राव, त्यसलाई व्यवस्थित गरेर सफा सुग्घर गरेर आफूले सधैँ त्यस पछि प्रयोग गरिने लुगा कपडा भन्दा पृथक लुगा कपडा प्रयोग गरेर तिन दिनसम्म अलिकता त्यसप्रति सावधानी अप्नाएर बस्ने, तिन दिनपछि नुहाई धुवाई गर्ने, स्नान गर्ने, खालि स्वास्थ्यसँग कन्सियस भएर गरिएको विधान मात्र हो ले गर्दाखेरि अहिले सामाजिक व्यवस्थामा केही अप्ठ्यारो महसुस चाहिँ भएको छ धार्मिक दृष्टिले हेर्दाखेरि। राजस्वला भन्ने कुरा नि यो के हो भने अलिकता चाहिँ यो गएर सम्भोग क्रियासँग पनि रिलेटेड विषय हो क्या हेर्नुहोस् है। किनभने एउटा महिला त्यो रजस्वला भएपछि गर्भाधानका लागि ऊ योग्य हुन्छन्, गर्भाधानको लागि योग्य हुने समय भएको कारणले त्यति बेला चाहिँ अब त्यतिखेर चाहिँ अब विभिन्न दृष्टिले यसलाई अलिक कडाई गरिएको पनि थियो, त्यति त्यो समय त्यो अवधिभित्रमा सम्भोग गर्न नहुने भनेर बढी मात्रामा चाहिँ शास्त्रहरूले निर्दिष्ट गरेको कुरा चाहिँ यो हो क्या बढी मात्रामा, तर पछि चाहिँ गएर छुनै न। देख्नुभयो होइन त साथी, यो महिनावारी हुँदा चिसो छिडीमा राख्ने, पहिलोचोटि महिनावारी हुँदा सूर्यको किरण हेर्न नपाउने, अझ छोइन्छ भनेर घरको काम नगराइकन खेतबारीको काम गर्न नलगाउने, मल बोकाउने, घाँस काट्न पठाउने, यी कुराहरू गलत हुन् कि? र हाम्रो धार्मिक ग्रन्थले पनि यी कुराहरूलाई नराम्रो रूपमा लिन्छ भनेर त मोनाजीले पनि प्रश्न पारिहाल्नु भयो नि। त्यही त है फेरि साथी, यस्तै रीतिरिवाज परम्पराले गर्दा कतिजना केटी साथीहरूले आफ्नो ज्यान पनि गुमाउनु परेको छ। त्यसैले महिनावारी सम्बन्धी कुप्रथा मात्रै नभइकन समाजमा रहेका कुचलन र गलत कुराहरूको विरोध गर्न सिक्ने, यदि सही कुरा गर्दा बाधा आउँछ भने त्यसको पनि सामना गर्नु पर्यो। किनभने नि साथी, यहाँ पनि माथिकै कुरा आउँछ, परिवर्तन भनेको एकै रातमा हुँदैन, तर हामी सबै युवाहरू मिल्यौं भने र यी कुप्रथाको विरोध गर्यौं भने त परिवर्तन सम्भव छ नि, हैन र साथी? पक्कै पनि। र परिवर्तनको यी अनि यस्तै कुराहरूसँगै अब लागौं आजको एसएमएस प्रश्न सोध्नेतिर। र आजको एसएमएस प्रश्न रहेको छ, के तपाईँलाई महिनावारी पाप हो जस्तो लाग्छ? जसका लागि अप्सनहरू रहेका छन्, अप्सन ए पाप नै हो नि, अप्सन बी कहाँ पाप हुनु यो त प्राकृतिक कुरा हो, र अप्सन सी जे भए पनि मलाई केही वास्ता छैन। आफ्नो विचार हामीलाई एसएमएसबाट पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर एसके टाइप गरेर आफूलाई लागेको विचार ए बी वा सी लेखी 707 फटाफट पठाउनु है साथी। हामीले युवाको भूमिकाकै कुरा गरिरहेको बेलामा आजको भिओवाई यानि कि भोइस अफ युथ प्रश्न नै सोधौ न हुन्न र, मलाई त यही विषयमा उहाँहरूको कुरा पनि क्या जान्न मन लाग्यो भने। तिमी चिन्तै नगर न यार, आजको भिओवाई प्रश्न रहेको छ महिनावारी सम्बन्धी तपाईँको गाउँ समाजमा कस्ता खाले चलन चल्तीहरू रहेका छन्। आफ्नो विचार पैसा नै नलाग्ने टोल फ्री एसएमएस सर्भिसबाट हामीलाई पठाउन चाहनुहुन्छ भने मोबाइलको मेसेज बक्समा गएर VOY टाइप गरेर एक स्पेस दिएर आफ्नो विचारहरू लेखेर 4400 पठाउन सक्नुहुन्छ। र साथी, अर्को खुसीको कुरा के हो भने नि, एनसेल प्रयोग गर्नुभएको साथीहरूले पनि हाम्रो यो VOY सेगमेन्टमा भाग लिन सक्नुहुन्छ है। त्यसैले सक्रिय रूपमा आफ्नो विचारहरू हामीलाई पठाउने होइन त, कार्यक्रममा सक्रिय सहभागिता जनाउने अर्को ठाउँ पनि छ है। र त्यो हाम्रो स्तम्भ साथीसँग मनका कुरा बन्द गर्नु। हेलो अनि नमस्ते। त अझै पनि यो कार्यक्रम सुन्छस्? बकवास कार्यक्रम, नाटक पनि छोटो बच्चा गीत पनि बजाउँदैनन्, त्यो त अब बन्द गरे पनि हुन्थ्यो नि। हो र भने, तर मलाई त्यो कार्यक्रम कस्तो मन पर्छ, खुब राम्रो छ। ला बन्द गर्दिए मैले त कार्यक्रममा चिठीहरू पनि धेरै पढ्दैनन्, सुझाव पनि खै कस्तो कस्तो लाग्छ मलाई त, यो कार्यक्रम त बन्द गरिदिए पनि हुन्छ। कति वर्ष भइसक्यो सुनिरहेको, अब कति सुन्नु, अनि यो कहिले सकिँदैन भने? जहिले त्यस्तै त्यस्तै कुरा उस्तै उस्तै विषयमा गरिरहेका हुन्छन्, कहिले बन्द हुने हो त्यो? तपाईँ पनि साथीसँग मनका कुराको बारेमा यस्तै यस्तै विचार राख्नुहुन्छ के? तपाईँलाई पनि यो कार्यक्रम चलेको निकै धेरै भइसक्यो, अब त बन्द गरे पनि हुन्छ जस्तो लाग्छ। यदि लाग्छ भने अथवा होइन लाग्दैन भने पनि किन लाग्छ वा किन लाग्दैन भनेर हामीलाई लेखी पठाउनुहोस्। अब साथीसँग मनका कुरालाई अगाडि बढाउने कि नबढाउने भन्ने निर्णय तपाईँकै हातमा छ, र हामीलाई चिठी पठाउनु हुने मध्ये 3 साथीलाई हामी पुरस्कृत पनि गर्नेछौँ। हामीलाई चिठी पठाउने ठेगाना हो कार्यक्रम साथीसँग मनको कुरा स्तम्भ, साथीसँग मनको कुरा बन्द गर, साथीसँग मनको कुरा बन्द गर, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल, वा पोस्ट बक्स नम्बर 118 काठमाडौँ नेपाल। तपाईको आफ्नै प्यारो कार्यक्रम साथीसँग मनका कुरा र म हुँ कला र मेरो साथमा छ सुयोग र साथी अब पालो भएको छ तपाईहरुले नै माया गरेर हामीलाई पठाउनु भएको चिठी पत्रहरु पढ्ने र अहिले मेरो हातमा छ पाल्पाको साथीले पठाउनु भएको चिठी र पाल्पाको साथी लेख्नुहुन्छ विगतको गल्तीले मेरो वर्तमानमा समेत पोलेको छ साथी कुरा आज भन्दा 2 वर्ष अगाडि देखेको हो मेरो आफ्नै काका 2 वर्ष अगाडि बेलायत जानुभयो र म र मेरो काकी एउटै कोठामा बसेर पढ्थ्यौं उहाँ गएको केही महिनापछि हामीले शारीरिक सम्बन्ध राख्दै आयौं यो क्रम नियमित नै चल्यो तर आज आएर उहाँ गर्भवती हुनुभएको छ उहाँको पेटमा 7-8 महिनाको बच्चा छ हामीले डाक्टरलाई पनि देखायौं तर डाक्टरले बच्चा फाल्न मिल्दैन भनेर भन्नुभयो साथी काका पनि युकेबाट आउँदै हुनुहुन्छ र हामी पनि घर जानै पर्ने भएको छ तर हामीलाई डर लागिरहेको छ गाउँ समाज घर परिवारले अब हामीलाई के गर्छ हामी समाजको तिरस्कार सहनु भन्दा त आत्महत्या नै गर्छौँ होला यो डर र मानसिक तनावबाट बस्ने के उपाय हुन सक्छ साथी भनेर लेख्नु भएको छ हाम्रो पाल्पाको साथीले यो त एकदमै गम्भीर समस्या पर्यो नि हैन सुयोग त्यो त हो कि कला बेलामा अलिकति विचार नपुर्याउँदा हाम्रो पाल्पाको साथीले कस्तो जटिल परिस्थितिको सामना गर्नु परिरहेको रहेछ है तर यदि हाम्रो पाल्पाको साथीले आफ्नो काकीसँग राखेको यौन सम्पर्कले भविष्यमा कस्तो परिणाम आउन सक्छ भनेर समालोचनात्मक रूपमा सोचेको भए र आत्मजागरूक भई आफ्नो यौन चाहनालाई कन्ट्रोल गर्नुभएको भए आज सायद यो अवस्था आउँदैन थियो कि हो तर कला यस्तो अवस्था पाल्पाको साथीलाई मात्रै होइन कि जो सुकीलाई पनि पर्न सक्छ त्यसैले अलि जिम्मेवार भएर आफूले लिन लाग्नु भएको कदमलाई म के गर्दैछु के आफूले गर्न चाहेको कुरा सही छ त के यो कुराले मलाई फाइदा हुन्छ र के यसले भविष्यमा कुनै नकारात्मक प्रभाव त पार्दैन भनेर आत्मजागरूक भई आफ्नो हरेक कार्यलाई समालोचनात्मक रूपले केलाउँदै निर्णय लिनुपर्छ होला जस्तै लाग्छ कि मलाई त हो सुयोग फेरि पाल्पाको साथीले पनि त उचित निर्णय लिएर काकीसँगको अनैतिक सम्बन्ध बेलैमा अन्त्य गर्नुभएको भए आजको के गर्ने समाजले के भन्लान् भनेर डर लिएर बसिराख्नु पर्दैन थियो होला नि तर साथी जे हुनु थियो त्यो त भइ नै सक्यो अब समाधानको बाटो पनि तपाईँ दुवैजना मिलेर खोज्नुपर्छ होला हो कलाको यो कुरामा चाहिँ मेरो पनि एकदम सहमति छ है साथी फेरि चिठी पढ्दा त नि कला उहाँले एक्चुली आफ्नो काकीको स्थिति पनि बुझ्नुपर्छ जस्तो लाग्यो कि मलाई फेरि मैले मेरी स्टोप संस्थाका क्षेत्रीय प्रबन्धक गणेश पोखरेलजीलाई सोद्धा पनि सात आठ महिनाको गर्भलाई गर्भपतन गराउन नमिल्ने कुरा गर्नुभयो कि। ए त्यसो भए अब के गर्ने त सुयोग, साथीलाई अब के सल्लाह दिने? अब हेर कला, हामीले नै यसो गर्नुहोस् यसो नगर्नुहोस् भनेर भन्दा पनि पाल्पाको साथी र उहाँको काकी मिलेर उहाँको काकीको पेटमा भएको बच्चालाई अब के गर्ने त? यदि डक्टरले बच्चा फाल्न मिल्दैन भनेर भन्नु भइसकेको स्थितिमा पनि के उहाँहरू त्यो बच्चा पाउने स्थितिमा हुनुहुन्छ कि हुनुहुन्न? यदि हुनुहुन्छ भने र यदि हुनुहुन्न भने पनि के गर्ने, त्यो कुरा चाहिँ एक आपसमा सल्लाह गर्नुपर्छ होला जस्तै लाग्छ कि मलाई त। हो सुयोग, फेरि मलाई त के पनि लाग्छ भने नि यो बेलामा भनेको त काकीमाथि पनि समभाव राख्नुपर्ने बेला भएको छ, किनकि जुन मानसिक तनाव हाम्रो साथीले भोग्नु भएको छ नि त्यस्तै मानसिक चोट त उहाँलाई पनि त पुगेको होला नि। त्यसैले यो बेला भनेको त दुवैजनालाई एक अर्काको साथ र सहयोगको आवश्यकता छ। यो बेला दुःख मानेर चिन्ता लिएर होइन कि भूल स्वीकारेर अब के गर्ने भनेर सोच्ने बेला हो। त्यसैले साथी, कलाले भनेको जस्तै दुवैजनाले गरेको गल्तीलाई स्वीकारेर अब यो बच्चालाई जन्मदिने हो कि होइन, जन्मदिने हो भने के बाधाको सामना गर्नु पर्ला, बच्चा जन्मदिनको लागि उहाँको काकी मानसिक र शारीरिक रूपमा तयार हुनुहुन्छ कि हुनुहुन्न, जन्माइसकेपछि बच्चाको जिम्मेवारी कसले र कसरी लिने, त्यो कुरामा पनि तपाईँहरू दुवैजनाको सहमति चाहिँ एकदमै आवश्यक छ कि। त्यसैले के तपाईँहरू यो जिम्मेवारी लिन तयार हुनुहुन्छ कि हुनुहुन्न, त्यो बारेमा पनि एकचोटि विचार चाहिँ गर्नुपर्छ होला के साथी। त्यो पनि हो, तर मलाई त के पनि लाग्छ भने नि सुयोग, यो कुरालाई लुकाएर राख्नुभन्दा पनि घरको मन मिल्ने विश्वासिलो मान्छेसँग यो कुरा भन्नुपर्छ होला, किनभने सोच न उहाँहरूले जुनसुकै बाटो अप्नाउनु भए पनि उहाँहरूलाई आफन्तहरूको बलियो साथ र सहयोगको खाँचो त परि नै हाल्छ नि। हो नि कला, त्यसैले साथी मनमा धेरै कुराहरू आउन सक्ला, घर परिवारलाई यो कुरा कसरी भन्ने कहाँबाट सुरु गर्ने भनेर तपाईँलाई अप्ठ्यारो त पक्कै पनि लाग्छ होला साथी। फेरि यसरी समस्या आयो भनेर भागेर जाने कुरा पनि मनमा आउला वा अरू केही नराम्रो कुरा पनि मनमा आउला, तर पाल्पाको साथी राम्ररी सोच्नुहोस् त, आफूले एकपटक सोच विचार नगरिकन पाइला चाल्दा तपाईँले यस्तो जटिल परिस्थितिको सामना गर्नु पर्यो, त्यसैले हतारेर अब अघिल्ला दिनहरूमा अरू थप निर्णयहरू लिनुपर्दा अझै जटिल परिस्थितिको सामना पो गर्नुपर्ने हो कि। एकचोटि राम्ररी सोचेर मात्र निर्णय लिनु होला है साथी। त्यसैले साथी, सबैभन्दा ठुलो कुरा त दुवैजनाले आफ्नो गल्ती स्वीकार गरेर यो गल्ती सच्याउनको लागि घर परिवारको सहयोग माग्नुहोस्। तपाईँको घर परिवारले तपाईँलाई गाली पनि गर्न सक्नुहुन्छ, तपाईँहरूलाई जेसुकै गर भनेर छाड्न पनि सक्नुहुन्छ, तर साथी समस्या समाधान कसरी गर्ने भनेर एउटा न एउटा विकल्प खोज्न मद्दत त कसै न कसैले गर्छन् होला नि। अनि फेरि साथी, यदि तपाईँहरूले बच्चा पाउने नै निदो गर्नुभयो भने पनि कसै न कसैले त्यो बच्चालाई पालन पोषण गर्न त सहयोग गर्न पनि सक्छ नि। पक्कै पनि। र पाल्पाको साथी, एकचोटि फेरि पनि मलाई त के भन्न मन लाग्यो भने नि, एकचोटिको गल्तीको पछि लागेर त्यसैमा अल्झेर बस्नुभन्दा पनि त्यसबाट आउन सक्ने परिणामहरूको सामना गर्ने चाहिँ आँट जुटाएर र अबको दिनमा पनि जिन्दगीमा यस्तो गल्तीहरू नदोहोऱ्याउने प्रण गर्दै अगाडि बढ्नुपर्छ होला कि। किनभने नि साथी, अहिलेको परिणामको सामना गर्न त सकिएला, तर के भोलि एकपछि अर्को गर्दै समस्यामाथि समस्या पनि त थपिन सक्छ नि। त्यति बेला अझ बढी पछुताउनु बाहेक केही कुरा पनि बाँकी नरहला। त्यसैले समयमै जीवनको महत्त्वलाई बुझेर आफ्नो लागि सही निर्णय लिनुहोस् है त साथी। बुवा बुवा, के तपाईँको मोबाइल मलाई एकैछिन दिनुहोस् न। किन चाहिँ मोबाइल सबै मेरोमा ब्याट्री पुरै चार्ज छैन के? होइन के, म एउटा एसएमएस पठाइहाल्छु। एसएमएस रे, मेरोमा एक रुपियाँ पनि छैन, नकराइ दे रे। होइन क्या बुवा, एसएमएस पठाएको पैसै लाग्दैन। तैँले के सोचेको छ सा, यो मोबाइलको पुरै अफिस र बाउको हो क्या? पैसै लाग्दैन रे। होइन क्या बुवा, यसमा गरेको साँच्चीकै पैसा लाग्दैन। दिनुहोस् त म तपाईँलाई देखाउँछु। यी मोबाइलको एसएमएस बक्समा गएर यसरी टुक टुक टुक टुक लेखेर पठाउँदाखेरि पैसै लाग्दैन। यी हेर्नु त सित्तैमा गयो। कहिले त ल हेरौँ। ए ल ल ल, म पनि पठाउँछु बुझिस्, म पनि पठाउँछु एसएमएस। युनिसेफ नेपालको एसएमएस टोल फ्री नम्बरमा आफ्नो विचार पठाउनुहोस् अनि आफ्नो कुरा सबैजना बाँड्नुहोस्, त्यो पनि सित्तैमा। टोल फ्री नम्बर 4400, यो नम्बरमा एसएमएस पठाए शुल्क लाग्ने छैन। एसएमएस पठाउनको लागि आफ्नो मोबाइलको मेसेज बक्समा गएर VOY टाइप गरेर एउटा स्पेस दिएर आफूलाई मन लागेका कुराहरू लेख्नुहोस् र पठाउनुहोस् 4400। ल है कला, अब तिम्रो त्यो पेट फेरि दुख्ने होला, किनभने साथीलाई छोडेर जाने भइसक्यो बेला। होइन सुयोग, जिस्केको के अरे भने तिमीले, साथीलाई छोडेर जाने भन्नेमा मेरो पेट दुख्न थाल्छ भन्ठाने हो क्या हो? अब के त नि, अघि पेट दुख्या मान्छे आउने बेलामा चाहिँ निको भयो बोल्ने बेला भन्थ्यो, त्यो कुरा फेरि म दोहोऱ्याउँदिन। हेर सुयोग, बरु साथीलाई आज हामी जाँदैछौँ, अर्को हप्ता पनि हामी भेट्न आइहाल्छौँ नि भनेर भनौ न। ल हुन्छ साथी, अर्को हप्ता फेरि पनि हामी भेट्न आउँछौँ, बरु साथी त्यतिन्जेलसम्म चाहिँ हामीलाई चाहिँ माया चाहिँ नमानुस् है। कहाँ माया मार्ने कुरा गरे भने सुयोग, बरु हाम्रो अर्को भेट नहुन्जेल हामीलाई पत्र इमेल एसएमएस मार्फत भेट गर्नुस् है भन न। त्यो पनि हो, त्यसो भए साथी अबको हप्ताभरि चाहिँ हामीलाई चिठी लेख्नुहोस् है त। बरु चिठीमा चाहिँ आजको कार्यक्रमको बारे आफ्नो प्रतिक्रिया, सल्लाह, सुझाव या गाली नै गरेर पठाउनु भए पनि पठाउनुहोस् है साथी। बरु जति गाली गर्नु छ त्यो चाहिँ यो सुयोगलाई नै गर्नुहोस् है। किन नि किन किन किन हुनु नि अब मेरो बारेमा त त्यस्तो नराम्रो कुराहरू साथीहरूले कहाँ लेख्नुहुन्छ र भन्या, मेरो त प्रशंसा नै प्रशंसा गर्नुहुन्छ नि होइन त साथी। ल हेर्दै गर्नुला कि हेर्दै गर्नुला। ल त है साथी, बरु हामीलाई चिठी लेख्नको लागि हाम्रो ठेगाना चाहिँ टिपिहाल्नुहोस् है। हाम्रो ठेगाना हो साथी सुयोग र कला, कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल। र यही ठेगानामा हाम्रो दिमागको बत्ती बाल्नुहोस्को प्रश्न, महिलाहरूले प्रयोग गर्ने कन्डमलाई के भनिन्छ भन्ने प्रश्नको जवाफ पनि लेखी पठाउनुहोस् ल। र इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो cwfriends@hotmail.com cwfriends@hotmail.com। तर ह्या इमेल पनि गर्दिन चिठी पनि लेख्दिन भनेर भन्ने साथीहरूको लागि चाहिँ एसएमएस गर्ने सुविधा पनि छ है साथी हाम्रो। त्यसैले झट्ट झट्ट मोबाइल निकाल्नुहोस्, मेसेज बक्समा जानुहोस्, एसएसएमके लेख्नुहोस् र एउटा खाली ठाउँ छोडेर आफ्नो मनमा लागेका कुराहरू खुल्लस्तका साथ लेखेर 7070 पठाउनुहोस्। र साथी अर्को हप्ता फेरि पनि तपाईँहरूलाई भेट्न आउने बाचाका साथ आजको लागि साथीसँग मनका कुराका सबै टिम सबिन, आयुष, स्वर्णिमा र म सुयोग र म कलालाई पनि बिदा दिनुहोस्। आगामी हप्ता यही दिन यही समय फेरि भेटघाट भइ नै हाल्नेछ। त्यतिजेलसम्मको लागि बिदा दिनुहोस्। नमस्ते, बाइ बाइ। मङ्सिरमा जाडो छ, वैशाखमा लगाउँ।